छोडेर न जानु, छोडेर न जानु, के गरेर बसेछु यसँग, तिम्रै यादमा दिन काट्दैछु सात समुद्र पारेछु प्यारी, सुख दुख फोनमा साट्दैछु, छोडेर नजानु, छोडेर नजानु, के गरेर बसेछु यसानो, तिम्रै यादमा दिन काट्दैछु सात समुद्र पारेछु प्यारी, सुख दुख फोनमा साट्दैछु सात समुद्र पारेछु प्यारी, सुख दुख फोनमा साट्दैछु। सात समुद्र पारेछु प्यारी, सुख दुख फोनमा साट्दैछु, सात समुद्र पारेछु प्यारी, सुख दुख फोनमा साट्दैछु। सुख दुख फोनमा साट्दैछु। सुख दुख फोन में साट दे।